वो मजा कहाँ वसल यार में, वो मजा कहाँ वसल यार में, लुत्फ जो मिला इंतजार उनकी एक नजर काम कर गई, उनकी एक नजर काम कर गई, होश अब कहाँ होशियार होश अब कहाँ होशियार तो उठे फूल की तरफ, आँख तो उठे फूल की तरफ, दिल उलझ गया हुस्न खार, दिल उलझ गया हुस्न खार खिजाम की, فکر آشیاں، ہر خزاں کی آشیاں جلا، ہر بہار آشیاں جلا، ہر بہار لطف جو میرا